साताभरिका विविध गतिविधि, कहाँ के भयो र के हुँदैछ, कसले के गर्यो र के गर्दैछ, केही राम्रा र केही नराम्रा सम्पूर्ण विषयवस्तुहरूको एउटै मञ्च, यो कार्यक्रम न्यूज सन्डे सन्डे विश्वव्यापी अनलाइन रेडियो नवीन संसार .com मा कार्यक्रम न्यूज सन्डे सन्डे सन्डे सन्डे। जीवन जो बनाउने पद्धति, भाषा कला जोगाउने संस्कृति, रीति रिवाज परम्परा, गाउँ शहर पुग्छ कुना कन्दरा, सत्य समाचार ल्याउँछ, मिठा मिठा गीत सुनाउँछ, जति सुने सुनौ लाग्ने छैन यसमा कुनै अन्तर, सबको मनमा बस्ने छ रेडियो नवीन संसार, सबको मनमा बस्ने छ रेडियो नवीन संसार। नमस्कार, म गायिका अङ्किता मगर, अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ अनलाइन रेडियो नवीन संसार। नमस्कार, यो समाचारको समय हो। नेटकुटी .com द्वारा सञ्चालित परदेशी र घरदेशीको आवाज बोल्ने रोल्पा जिल्लाकै पहिलो अनलाइन रेडियो रेडियो नवीन संसारमा साप्ताहिक खबरहरूको सङ्गालो न्युज सन्डे लिएर आएका छौँ। प्राविधिक मित्र लोटस केसीको साथमा म टेक बहादुर टेको। तपाईँ हाम्रो प्रसारण इन्टरनेटको माध्यमबाट हाम्रो वेबसाइट www.radionavinsansar.com र मोबाइल एप्लिकेसन हाम्रो पात्रो अल नेपाल एफएम रेडियो र नेपाली सङ्गीतबाट एकैसाथ संसारभर सुन्दै हुनुहुन्छ। साताभरिका खबर सुरु गरौँ अहिलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरूबाट। सभाको चुनावमा सुन्ने मतदान गरेको रोल्पाको थवाङ अहिले चर्चामा। प्राथमिक स्वास्थ्य केन्द्र सल्यानमा पानीको हाहाकार, समस्या समाधानका लागि पहल गर्ने वडा अध्यक्षहरूको भनाई। दाङमा 2,382 उम्मेदवार चुनावी मैदानमा मादक पदार्थ बिक्री तथा सेवनको आरोपमा 46 जना प्रहरीको हिरासतमा, बाँकीको नेपाल भारत सीमा नाका भोलिदेखि बन्द हुने। झापामा निर्माणाधीन रङ्गशालाको कार्य काङ्ग्रेस माओवादीले रोकेको, एमाले अध्यक्ष ओलीको बोली, ओलीको चुटकिलाले देशको समृद्धि नहुने नयाँ शक्ति पार्टीका संरचक फट्राएको भनाए। माओवादीले 10 वर्ष काम गर्न पाए नेपाल समृद्धिको शिखरमा पुग्ने, अध्यक्ष प्रचण्डको ठोकुवा, चलचित्र प्रेम गीत 2 को ट्रेलरलाई मन नपराउनेको संख्यामा वृद्धि। र 2050 विश्वको जनसङ्ख्या 10 अर्ब पुग्ने संयुक्त राष्ट्रसङ्घको अनुमान, चिलीका एलेक्स सान्चेज सर्वाधिक गोलकर्ता घोषित। अब खबर विस्तारमा। खबर सुरु गरौँ स्थानीय खबरहरूबाट। संविधान सभाको दोस्रो निर्वाचनमा सुन्नी मतदान गरेर चर्चा बटुलेको रोल्पाको थबाङ स्थानीय तहको दोस्रो चरणको निर्वाचनका बेला पुनः चर्चामा छ। स्थानीय चुनावमा थबाङीले भाग लिने भएपछि थबाङ पुनः चर्चामा आएको हो। पार्टी लाइन चुनावी खारेजी भए पनि नेकपा प्रभाव रहेको थबाङमै यसका कार्यकर्ता स्वतन्त्रबाट चुनावी मैदानमा भएकाले चर्चा केही चुलिएको छ। अझै अघोषित रूपमा काङ्ग्रेससँगको तालमेलले झनै चर्चा बटुलेको छ। स्वतन्त्रबाट अमित घरती मगरले उम्मेदवारी दिनुभएको छ। काङ्ग्रेसबाट उपप्रमुखमा श्री कुमारी रोका उम्मेदवार बन्नुभएको छ। रोकाका बाबुको तत्कालीन विद्रोहमा माओवादीबाट हत्या भएको जनाइएको छ। उहाँ द्वन्द पीडित हुनुहुन्छ। स्वतन्त्र उम्मेदवार त्यसमाथि काङ्ग्रेससँगको तालमेलसहित चुनावमा जानुलाई थबाङमा नेकपाकै वर्चस्व कायम गर्ने रणनीतिका रूपमा हेर्न सकिन्छ। थबाङमा विप्लवको राम्रो प्रभाव रहेकाले परिणाम पनि उहाँकै पक्षमा आउने स्थानीयले आकलन समेत गरेका छन्। सल्यानको थारमारीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पानीको समस्या भएको छ। केही समय पहिले पानी प्रशस्त मात्रामा पाइने यस प्राथमिक स्वास्थ्य केन्द्रमा हाल पानीको अभाव हुँदा दैनिकी काम गर्न समस्या भएको बताइएको छ। लामो समयसम्म सुक्खा खडेरी पर्नु र पानीको मुहान सुक्दै जाँदा पानीको समस्या भएको अस्पताल स्रोतले जनाएको छ। पानी नहुँदा स्वास्थ्य चौकीमा आउँदा निकै समस्या हुने गरेको सेवाग्राहीले पनि गुनासो गरेका छन्। प्राथमिक स्वास्थ्य केन्द्र थारमारीका प्रमुख डाक्टर शम्भु खनालले प्रशस्त मात्रामा पानी नहुँदा पानी पिउनुदेखि शौचालय प्रयोगमा समेत समस्या भएको बताउनुभयो। उहाँले एक दिनमा 2-3 वटा सुत्केरी बनाउँदा पानीको झन समस्या हुने गरेको बताउनु भएको छ। प्राथमिक स्वास्थ्य केन्द्र थारमारीमा बुधबार आयोजित स्वास्थ्य सम्बन्धी रेडियो बहस कार्यक्रममा बागचोर नगरपालिकाका कार्यकारी अधिकृत निर्मला मल्लले स्वास्थ्य चौकीमा भएको पानीको समस्या समाधानको लागि आफूले सक्दो प्रयास गर्ने बताउनुभयो। कार्यक्रममा बागचोर नगरपालिका वार्ड नम्बर 1 का जननिर्वाचित वडा अध्यक्ष नेत्र बहादुर टाँगी, वडा नम्बर 2 का वडा अध्यक्ष घनश्याम शर्मा र वडा नम्बर 3 का वडा अध्यक्ष टीकाराम केसीले स्वास्थ्य चौकीमा भएको पानीको समस्या समाधानका लागि पहल गर्ने बताउनु भएको छ। वडा अध्यक्षहरूले स्वास्थ्य क्षेत्र आफैमा संवेदनशील संस्था भएको बताउँदै यस प्राथमिक स्वास्थ्य केन्द्रमा देखिएको पानीको समस्या समाधानको लागि योजनाबद्ध तरिकाले अगाडि बढ्ने बताइएको छ। लमही नगरपालिका प्रमुखमा काङ्ग्रेसका 2 नेता उठेपछि चुनाव निकै रोमाञ्चक हुने भएको छ। लमही नगरपालिका वडा नम्बर 8 सबरियाका दिल्ली बहादुर खड्काले काङ्ग्रेसका उम्मेद्वार जोग राज चौधरी विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएको हो। उहाँ काङ्ग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काका आफ्नै भतिजा हुनुहुन्छ। अहिले खुमबहादुरले भतिजा दिल्ली बहादुरलाई भोट नदिन आग्रह गरिरहनु भएको छ। चौधरीलाई काङ्ग्रेसले टिकट दिनुमा खुमबहादुरकै हात रहेको छ। आफैले खडा गरेका उम्मेद्वार चौधरीलाई हराउन भतिजाले स्वतन्त्र उम्मेदवारी दिएपछि खुमबहादुरले के गर्लान् भन्ने धेरैको चासो थियो। चुनावका लागि लमही आइपुगेका खुमबहादुरले आफ्ना भतिजा दिल्ली बहादुरलाई भोट नहाल्न मतदातालाई आग्रह गरेपछि लमहीको निर्वाचन नै दाङभरिमा चर्चाको विषय बनेको छ। कतिपयले यसलाई काका खुमबहादुर खड्का भर्सेस भतिजा दिल्ली बहादुर खड्काको रूपमा अर्थ्याउन पनि थालेका छन्। खुमबहादुरले पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध जो उठेको भए पनि त्यसलाई सहयोग गर्न नहुने आफ्नो मान्यता रहेको बताउनु भयो। खड्काले दिल्ली बहादुर आफ्नै भतिजा भए पनि त्योभन्दा कैयौँ गुणा बढी योगदान पार्टीका लागि चौधरीले गरेको हुँदा उहाँले टिकट पाएको बताउनु भयो। यता भतिजा दिल्ली बहादुरले भने काकाले जे भने पनि आफूलाई कुनै सरकार नभएको बताउनु भएको छ। दिल्ली बहादुर खड्का 2054 सालमा कङ्ग्रेसबाट साबिक सबरिया गाविसको अध्यक्षमा निर्वाचित व्यक्ति हुनुहुन्छ। उहाँले आफूले पार्टीका लागि गरेको योगदानको उचित कदर नगरेको हुँदा स्वतन्त्र उम्मेदवारी दिएको जानकारी दिनुभएको छ। स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै मादक पदार्थ बिक्री तथा सेवन नगर्न प्रशासनले गरेको आग्रहको बरखिलाफ गरेको भन्दै दाङमा प्रहरीले होटल सञ्चालक र सेवनकर्तालाई नियन्त्रणमा लिएको छ। यही असार 8 गतेदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री सेवन र ओसार पसार नगर्न भन्दै जिल्ला प्रशासन कार्यालयले बुधबार सार्वजनिक सूचना प्रकाशन गरेको थियो। जिल्ला सुरक्षा समितिको बैठकबाटै चुनाव अवधिभर मदिरा बिक्री र सेवनमा पूर्ण रूपले रोक लगाउने निर्णय भएको थियो। स्थानीय प्रशासनले गरेको अपिललाई अटेरी गरेको भन्दै 7 जना होटल सञ्चालक र 39 जना सेवनकर्तालाई नियन्त्रणमा लिएको दाङका प्रहरी प्रमुख एसपी धीरज प्रताप सिंहले जानकारी दिनुभएको छ। 14 असारमा हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नाका 48 घण्टाका लागि बन्द हुने भएको छ। प्रमुख जिल्ला अधिकारी रविलाल पन्थका अनुसार दुवै देशका सीमा सुरक्षा पदाधिकारीको बैठकबाट भएको सहमति बमोजिम भोलि असार 12 गतेदेखि 48 घण्टासम्म सवारी साधन र पैदल यात्रा आवाजावातमा पूर्ण रोक लगाइने बताइएको छ। निर्वाचन प्रायोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाइएकाले मतदाताले ढुक्क भएर मतदानमा भाग लिन सक्ने प्रजीय पन्थले बताउनु भयो। जिल्ला सुरक्षा समितिले निर्वाचन प्रायोजनका लागि तयार गरेको सुरक्षा रणनैतिक तथा कार्यनैतिक योजना अन्तर्गत जिल्लाका 40 स्थानमा सशस्त्र प्रहरी पोस्ट र 15 स्थानमा नेपाली सेनालाई तैनाथीको अवस्थामा खटाइएको प्रजीय पन्थले जानकारी दिनुभएको छ। असार 22 र 23 गते हुने भनिएको नेपाल पत्रकार महासङ्घको असार 22 र 23 गते हुने भनिएको नेपाल पत्रकार महासङ्घको महाधिवेशन भदौ 4 र 5 गते हुने भएको छ। असार 14 गते हुने स्थानीय तहको निर्वाचनमा सक्रिय हुनुपर्ने कारण देखाउँदै नेपाल पत्रकार महासङ्घको सचिवालय बैठकले महाधिवेशन मिति सार्ने निर्णय गरेको हो। यसअघि केन्द्रीय समितिले निर्वाचनको नयाँ मिति तोक्न सचिवालयलाई जिम्मेवारी दिएको थियो। बिहिबार बसेको सचिवालय बैठकले महासङ्घको 25 औं महाधिवेशन मिति सार्ने निर्णय गरेको महासङ्घका महासचिव उजिर मगरले जानकारी दिनुभएको छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको निर्माणाधीन रङ्गशाला कङ्ग्रेस र माओवादीका कारण रोकिएको बताउनु भएको छ। दोस्रो चरणको स्थानीय चुनावको प्रचारका क्रममा गृह जिल्ला झापा आइपुगेका अध्यक्ष ओलीले विवादास्पद निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको रङ्गशालाका विषयमा मुख खोल्नु भएको हो। यो रङ्गशालालाई आदिवासी रङ्गशाला भनेर निर्माण सुरु गरिएको भए पनि एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएपछि नाम परिवर्तन गरेर मदन भण्डारी रङ्गशाला राखेपछि निर्माण अल्पत्र परेको थियो। उहाँले रङ्गशाला बनाउन खोज्दा कांग्रेस र माओवादीले विवाद छेकेको आरोप लगाउनु भएको छ। कांग्रेस र माओवादीका साथीहरूले हल्ला गरे जस्तो हामीले आदिवासीको पहिचान मेट्न खोजेका होइनौँ, उहाँले भन्नुभयो। आदिवासी जनजाति समुदायका पुर्खाको चिहान उत्खनन गरेको हामीलाई थाहा छ, त्यसैले हामीले उहाँहरूको सम्मानका लागि त्यहाँ स्मृति पार्क र तीर्थस्थल बनाउने भनेका हौ। तर कांग्रेस र माओवादीले त्यस क्षेत्रमा राजनीति गरेर विकास हुन नदिएको उहाँले बताउनु भएको छ। पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीका चुट्किलाले देशको समृद्धि नहुने बताउनु भएको छ। ओलीकै गृहनगरमा आएर भट्टराईले ओलीका चुट्किलाले मात्र देश विकास नहुने बताउनु भएको हो। भट्टराईले ओलीलाई चुट्किला भनेर भ्रमको खेती नगर्न समेत सुझाव दिनु सक्नुभयो। यसरी देशको विकास हुँदैन उहाँले भन्नुभयो। संघीय समाजवादी फ्रम र नयाँ शक्तिको झापाको दमकमा गरेको संयुक्त चुनावी सभामा बोल्दै भट्टराईले प्रमुख तीन दलले देश विकास गर्न नसक्ने दावी गर्नुभएको छ। काङ्ग्रेस र एमाले दुई दशक सत्ता चलाउँदा खोइ देशको विकास, माओवादी त अब खाउवादी नै भइसक्यो। भट्टराईले भन्नुभयो, यी ठुला दलले देशको विकास कुनै पनि हालतमा गर्न सक्दैनन्। ठुला दलका नेता भ्रष्टाचारमा लिप्त भएको आरोप भट्टराईले लगाउनु भएको छ। ठुला दलका नेताहरूले नेपालका खोला नाला सबै बेचेको बताउँदै भोट नहाल्न जनता समक्ष आग्रह समेत गर्नुभएको छ। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले 10 वर्षसम्म काम गर्न पाए नेपाल समृद्धिको शिखरमा पुग्ने बताउनु भएको छ। पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले आफ्नो 10 महिने कार्यकाल सफल भएको दावी गर्दै 10 महिनाको अवधिमा उल्लेख्य आर्थिक वृद्धि दर आएको बताउनु भयो। शुक्रबार कैलालीको फुलबारीमा माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनु भएको हो। अघिल्लो वर्षसम्म 1% रहेको आर्थिक वृद्धि दर हाम्रो नेतृत्वको सरकारको पालामा बढेर 7.5% पुग्यो। विगतमा दैनिक 18 घण्टा लोड सेडिङ हुने गरेकोमा 10 महिनाको कार्यक्रममा लोड सेडिङ मुक्त गर्न सकेको समेत प्रचण्डको भनाइ छ। राष्ट्रवादका खोक्रा नारा मात्र लगाएर देशको विकास नहुने भन्दै प्रचण्डले एमाले प्रति संकेत गर्दै भन्नुभयो, केही दलहरू राष्ट्रवादको नारा त लगाउँछन्, आश्वासन पनि दिन्छन्, तर भने जसरी काम गर्दैनन् यसरी हुन्छ विकास। उहाँले छिमेकी मुलुक चीनले लागू गरेको वान वर्ल्ड वान रोड नीति अन्तर्गत रहेर चीनसँग सम्झौता भएको र चीनबाट नेपालमा ठूलो लगानी भित्रिने, ठूला उद्योग खुल्ने तथा उल्लेख्य रोजगारीका अवसर सृजना हुन सक्ने समेत बताउनु भएको छ। अब फिल्मी सम्बन्धी केही खबर। 4.5 लाख भन्दा बढी पटक हेरिएको र नेपालको ट्रेडिङको दोस्रो स्थानमा रहेको चलचित्र प्रेम गीत 2 को ट्रेलरलाई मन पराउने भन्दा मन नपराउनेको संख्या धेरै देखिएको छ। यो समाचार तयार पार्दासम्म चलचित्रको ट्रेलरमा 14,000 बढीले लाइक गरेका छन् भने 16,000 बढीले डिसलाइक गरेका छन्। राम्रो समीक्षा पाइरहेको यो ट्रेलरमा डिसलाइक धेरै आएपछि यसको निर्माण पक्षले अहिले यसको जवाब दिइरहेको छ। निर्माता सन्तोष सेनका अनुसार नेपालीहरू कम बस्ने देशबाट बढी डिसलाइक गरिएको छ। चिली, कोलम्बो, पेरु लगायतका देशबाट सबैभन्दा धेरै डिसलाइक गरिएको छ। अमेरिकाबाट पनि लाइक भन्दा बढी डिसलाइक गरिएको छ। निर्माता सेनले पैसा नै खर्च गरेर नेपालीहरू कम बस्ने देशबाट डिसलाइक गरिएको दावी गर्नुभएको छ। उहाँले आफूहरूले यस विषयमा अझै अनुसन्धान गरिरहेको पनि बताउनुभयो। हुन त पछिल्लो समयमा नेपाली चलचित्रका ट्रेलर वा गीतलाई पैसा लिएर नै लाइक बढाइदिने वा डिसलाइक बढाइदिने समूह अहिले सक्रिय रहेको चर्चा चल्न थालेको छ। साउन 13 गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई राम शरण पाठकले निर्देशन गर्नुभएको हो भने प्रदीप खड्का र अश्लेषा ठकुरी यस चलचित्रको मुख्य भूमिकामा हुनुहुन्छ। अब विदेशको खबर। विश्वको जनसङ्ख्या सन् 2050 झन्डै 10 अर्ब पुग्ने एक अध्ययनले देखाएको छ। संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक मामिला सम्बन्धी कार्यालयले प्रकाशित गरेको प्रतिवेदन अनुसार सन् 2050 विश्वको जनसङ्ख्या 9.8 अर्ब पुग्ने अनुमान गरिएको छ। त्यति बेलासम्म विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देशमा भारतले चीनलाई उछिन्ने प्रक्षेपण पनि गरिएको छ। प्रतिवेदन अनुसार भारत, नाइजेरिया, कङ्गो, पाकिस्तान, इथियोपिया, तान्जानिया, अमेरिका, युगान्डा र इन्डोनेसियामा उच्च जनसङ्ख्या वृद्धि हुनेछन्। तर युरोपेली देशको जनसङ्ख्या भने त्यस अवधिसम्म केही घट्ने आकलन गरिएको छ। हरेक वर्ष विश्वको जनसङ्ख्या झन्डै 8.3 करोड वृद्धि भइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। अब खेल सम्बन्धी केही प्रसङ्ग। एलेक्स सान्चेज चिलीका सर्वाधिक गोलकर्ता बनेका छन्। रसियामा भइरहेको कन्फेडरेसन कप अन्तर्गत बिहिबार जर्मनी विरुद्धको खेलमा गोल गर्दै सान्चेजले चिलीका लागि सर्वाधिक 38 गोल गर्ने कीर्तिमान बनाएका हुन्। उनले मार्सेलो सालासको कीर्तिमान ब्रेक गरेका हुन्। सान्चेजले 112 खेल खेल्दै चिलीका लागि 38 गोल गरेका हुन्। यस्तै सान्चेजले चिलीका लागि सर्वाधिक क्याप जित्ने गोल रक्षक क्याउडियो ब्राभोको कीर्तिमान समेत बराबरी गरेका छन्। खेलको छैठौँ मिनटमै सान्चेजले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए, तर लार्स स्टिन्डलले जर्मनीको लागि पहिलो हाफमै बराबरी गोल फर्काएका थिए। यिनै खबरसँगै खबरहरूको सङ्गालो न्युज सन्डेको अन्त्यमा छौँ। खबर सक्नु अघि प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। सभाको चुनावमा सुन्ने मतदान गरेको रोल्पाको थबाङ अहिले चर्चामा। प्राथमिक स्वास्थ्य केन्द्र सल्यानमा पानीको हाहाकार, समस्या समाधानका लागि पहल गर्ने वडा अध्यक्षहरूको भनाई। दाङमा 2382 उम्मेद्वार चुनावी मैदानमा। मादक पदार्थ बिक्री तथा सेवनको आरोपमा 46 जना प्रहरीको हिरासतमा। बाँकीको नेपाल भारत सीमा नाका भोलिदेखि बन्द हुने। झापामा निर्माणाधीन रङ्गशालाको कार्य, काङ्ग्रेस माओवादीले रोकेको एमाले अध्यक्ष ओलीको बोली। ओलीको चुटकिलाले देशको समृद्धि नहुने नयाँ शक्ति पार्टीका संयोजक भट्टराईको भनाई। माओवादीले 10 वर्ष काम गर्न पाए नेपाल समृद्धिको शिखरमा पुग्ने अध्यक्ष प्रचण्डको ठोकुवा। चलचित्र प्रेम गीत 2 को ट्रेलरलाई मन नपराउनेको संख्यामा वृद्धि। र 2050 विश्वको जनसङ्ख्या 10 अर्ब पुग्ने संयुक्त राष्ट्रसङ्घको अनुमान। चिलीका एलेक्स सान्चेज सर्वाधिक। हवस् त, अहिलेलाई खबरको सिलसिला यति नै। समाचार कक्षका सम्पूर्ण साथीहरूसँगै प्राविधिक मित्र लोटस केसीको साथमा म टेक बहादुर टेकु पनि बिदा चाहन्छु। तपाईँ शिक्षा स्वास्थ्य विविध जानकारी र भरपूर मनोरञ्जनका लागि सुन्दै गर्नुहोला अनलाइन रेडियो नवीन संसार। नमस्कार। खाने कसम खाइछ मन दुख्ने मायालाई छ, न खाने कसम खाइछ मन दुख्ने मायालाई छ। जसले मन रुवाउँछ उसैलाई दिलमा सजाइएछ, मागेर आफै मुटुमा ठाउँ जुनी भर दुख्ने दियो तिमीले गाऊ। मागेर आफै मुटुमा ठाउँ जुनी भर दुख्ने दियो तिमीले घाउ खाने कसम खाएछ मन दुख्ने मायालाई छ खाने कसम खाएछ मन दुख्ने मायालाई छ जसले मन रुवाउँछ नमस्कार म गायिका अङ्किता मगर अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ अनलाइन रेडियो नवीन संसार